جانے سے اس کے جائے بہار بڑی مستانی ہے میری محبوبہ میری زندگانی ہے میری محبوبہ آنے سے اس کے آئے بہار جانے سے اس کے جائے بہار بڑی مستانی ہے میری محبوبہ میری زندگانی ہے میری محبوبہ बजते हो घुंघरू कहीं पे आपके पर्वतों से जैसे गिरता हो झरना जमीन पे झरनों की मौज है वो मौजों की रवानी है मेरी महबूबा महबूबा मेरी जिंदगानी है मेरी महबूबा जब जब महीना हर कोई ये समझे होगी वो कोई चंचल हसीना पूछो तो कौन है वो रुत ये सुहानी है मेरी महबूबा मेरी जिंदगानी है मेरी महबूबा महबूबा बड़ी मस्तानी है मेरी महबूबा